नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा, पूर्व राजा ज्ञानेन्द्र शाहले देशको अस्थिर व्यवस्था र राजनीतिक अस्तव्यस्तताले देश कमजोर बन्दै गइरहेको बताउनु भएको छ। उहाँले देशको विकास विकृतिसँगै अर्थनीति पनि धरापमा बन्दै गएको बताउनुभयो। पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान चितवनले आज नागरिकमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राजा ज्ञानेन्द्रले यसै कारण लाखौं नेपाली युवा जनशक्ति विदेश प्लान हुनुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले मौलिक पद्धतिको राजनीतिको विकास भए मात्रै देशले मुहार फेर्ने बताउनुभयो। जनताले वर्तमान राजनैतिक परिस्थितिलाई जसरी मूल्याङ्कन गरेका छन् आफूले पनि त्यसरी नै हेरेको उहाँको भनाइ छ। उहाँले राष्ट्रियता र मौलिकता चुकाउन सबै एकजुट भएर लाग्नु अब बन्ने संविधानले कसैलाई निषेध र विभेदीकरण गर्न नहुने पूर्व राजा ज्ञानेन्द्रको भनाइ छ। पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा नारगढमा आयोजित पूर्व राजा ज्ञानेन्द्र शाह स्वागत सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रममा प्रतिष्ठाले पूर्व राजा शाहलाई भव्यताका साथ अभिनन्दन गरेको थियो। प्रतिष्ठाले आयोजना गरेको राष्ट्रियता र आशाको सन्दर्भ विचार गोष्ठीमा बोल्दै वक्ताहरूले देशको अवस्था नाजुक बन्दै गएको विचार व्यक्त गरेका थिए। कार्यक्रममा वाम विश्लेषक अमर बहादुर बेकले देश अहिले सङ्कटबाट गुज्रिरहेकाले जनताले निकास खोजिरहेको बताउनुभयो। पृथ्वी नारायण शाहले 2224 टुक्रा राज्यलाई एउटा संघको राष्ट्र बनाएको भन्दै अहिले देश संघीयताको नाममा देशका वरिष्ठ नेताहरूले टुक्राउन लागेको आरोप लगाउनुभयो। देश अहिले ठिक त्यही अवस्था आएकोले देशको अखण्डताको लागि सबै जनता एक हुन आवश्यक रहेको उहाँको भनाइ छ। त्यस्तै कार्यक्रममा बोल्दै सीमावेद बुद्धि नारायण विष्टले अहिले देशको संक्रमणकालीन अवस्थाले गर्दा अहिलेसम्म नेपालका 71 स्थानमा सीमा विवाद रहेको बताउनुभयो। उहाँले कालापानीमा 37 हेक्टर नेपाली भूमि भारतले कब्जा गरिसकेको र एक हप्ता अगाडि इलामका आधा रोपनी भूमिमा भारतले मेचेको बताउनुभयो। उहाँले अहिलेको सरकारलाई सीमा रक्षा गर्ने सरकार हो कि होइन भन्ने प्रश्न गर्नुभयो। अहिले नेपाललाई संघीयतामा लानु नेपाल र नेपालीका लागि खतरा भएको बताउनुभयो। त्यस्तै कार्यक्रमका अर्का वक्ता वरिष्ठ अधिवक्ता देवेन्द्र राज नेपालीले अहिलेको संविधान सभा र अन्तरिम संविधान अवैध भएकाले पुनः 2047 सालको संविधान स्थापित गर्न माग गर्नुभयो। अहिले नेपाली जनताले राजा सहितको प्रजातन्त्रको चाहना राखेको उहाँको भनाइ थियो। त्यस्तै प्राध्यापक डाक्टर सुरेन्द्र केसीले सुगौली सन्धिले गर्दा नेपालले एक तिहाई भूमि गुमाउनु परेको स्मरण गर्नुभयो। उहाँले नेपाली जनताले अहिले आफ्नै राष्ट्रमा बसे पनि खुसी स्वतन्त्र र गौरवको महसुस गर्न नपाएको बताउनुभयो। कार्यक्रममा पृथ्वी नारायण शाह प्रतिष्ठालाई भूमि दान गर्ने चिन्तामणि सापकोटा तथा प्रतिष्ठानका अध्यक्ष जगतबहादुर पाठकलाई सम्मान गरिएको थियो। प्रतिष्ठाका संरक्षक तथा संस्थापक सदस्य मोहन विक्रम शाहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम प्रतिष्ठाका अध्यक्ष जगतबहादुर पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। यसैबीच आज पूर्व राजा ज्ञानेन्द्रले नानकट स्थित पशुपतिनाथ गौरेश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्नुभएको थियो। विभिन्न जिल्लाको धार्मिक भ्रमणका क्रममा रहनुभएका पूर्व राजा ज्ञानेन्द्र हिजोदेखि चितवनमा हुनुहुन्छ। यसअघि उहाँले हिजै पूर्वी चितवनका विभिन्न मठ मन्दिरमा पूजा अर्चना गरिसक्नु भएको छ। नेपाल शिक्षक कर्मचारी युनियनले सर्वोच्च अदालतको फैसला कानुनको माग गरेको छ। युनियनले आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीयकाले भरतपुरमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतले 12 मुद्दामा गरेको फैसला कानुनको माग गरेको हो। युनियनले निजामती कर्मचारी र पेन्सन दरबन्दी र पदोन्नतिको माग गर्दै आइरहेको छ। सामुदायिक विद्यालयमा काम गर्ने खरदार मुखिया नासो लेखा अधिकृत पिउन र पाले नेपाल शिक्षक कर्मचारी युनियन अन्तर्गत रहेका छन्। नेपाल शिक्षक कर्मचारी युनियनले दायर गरेको मुद्दामा सर्वोच्चले फैसला गरी सबै मुद्दालाई समेट्ने गरी कानुन बनाएर कानुन गर्न आदेश दिएको थियो। तर सर्वोच्चको आदेश सरकार र राष्ट्रपतिले पालना नगरेको नेपाल शिक्षक कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सुरेन्द्र प्रसाद कानुले बताउनुभयो। उहाँले एउटै संस्थामा काम गर्ने कर्मचारीमाथि सरकारले फरक दृष्टिकोण बनाएको बताउनुभयो। सबै मुद्दालाई समेट्ने गरी कानुन बनाएर कानुन गर्नुपर्नेमा उहाँको जोड छ। कानुनले राष्ट्रपतिले ऐन पारित नगर्दा र सरकारले पालना नगर्दा समस्या समाधान नभएको बताउनुभयो। एक हप्ताभित्र सर्वोच्चको आदेश पालना नगरी सरकार र राष्ट्रपति विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर गर्ने अध्यक्ष कानुले चेतावनी दिनुभयो। नेपालमा करिब 30,000 कर्मचारी विभेदमा परेको नेपाल शिक्षक कर्मचारी युनियनले जनाएको छ। चार्टर एकाउन्टेन्ट भानु कर्णेलले ब्याङ्किङ कसुरमा पक्राउ पर्नु भएको छ। नानगढ स्थित राइसिङ डेभलपमेन्ट ब्याङ्कमा 4 वर्ष अघि प्रमुख कार्यकारी अधिकृत रहँदा सञ्चालक समितिको निर्णय बिना नै खराब अवस्थामा रहेको काठमाडौँको हिमालयन फाइनेन्समा ब्याङ्कको रकम मुद्दती खातामा जम्मा गरेको आरोप उहाँमाथि लागेको छ। अवस्था खराब रहेको सो फाइनेन्समा आर्थिक प्रलोभनमा परि कर्णेलले रकम जम्मा गरेको ब्याङ्कको दावी छ। ब्याङ्कको साधारण सभा र सञ्चालक समितिको बैठकले कर्णेल मार्फत सो फाइनेन्समा जम्मा भएको रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाउन सञ्चालक समितिका अध्यक्ष मदन भक्त अधिकारीलाई जिम्मेवारी दिनुभएको थियो। बैङ्कले कडेलस्थित सो फाइनलका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सिसम मल्ल विरुद्ध जिल्ला प्रहरी कार्य चितवनमा उछिरी दिएको थियो। सोही आधारमा कडेललाई काठमाडौँ स्थित आफ्नै निवासबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन ल्याएको छ भने मल्लको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। राष्ट्र ब्याङ्कबाट समस्या ग्रस्त घोषणा भइसकेको सो फाइनेन्समा कडेलले जम्मा गरेको मध्ये सामा 2 करोड र ब्याज 61 लाख रुपियाँ असुल हुन बाँकी रहेको ब्याङ्कले जनाएको छ। 1 करोड रुपियाँ बराबरको कर्जा यसअघि नै ब्याङ्कले फाइनेन्सबाट निकालिसकेको थियो। पटक पटक गरी कडेलले 5 करोड रुपियाँ भन्दा बढी सो फाइनेन्समा जम्मा गरेको ब्याङ्क स्रोतको भनाइ छ। बाँकी रकम सही समयमा फिर्ता भएको थियो। गत हप्ता पक्राउ परेका कडेललाई जिल्ला प्रहरी कार्यालय चितवनले 7 दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक सञ्चय बहादुर राउतले बताउनुभयो। कडेलले आफू खुसी काम गर्न थालेपछि ब्याङ्कको सञ्चालक समितिले 2 वर्षका लागि नियुक्ति दिएकोमा 1 वर्ष 6 महिनामै बर्खास्त गरेको थियो। त्यसअघि उहाँले काम गरेको ग्लोबल ब्याङ्कमा समेत आर्थिक हिनामिना गरेको उहाँमाथि अभियोग रहेको छ। कम्पनी रजिस्ट्रारको कार्यालय मार्फत भरतपुरकी चितवन मेडिकल कलेजको लेखा परीक्षणको क्रममा घुस खाएको अभियोगमा पक्राउ परेका कडेल केही महिना अघि मात्रै तारेकमा रिहा हुनु भएको थियो। समुदायमा आधारित पूर्व सूचना प्रणाली सम्बन्धी 3 दिने तालिम आज सम्पन्न भएको छ। समुदायमा आधारित विपद जोखिम व्यवस्थापन समिति माडीको आयोजना तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र बृहत्तर विपद जोखिम व्यवस्थापन कार्यक्रमको संयुक्त सहयोगमा माडीको इद्यापुरी गाविसमा तालिम सञ्चालन गरिएको थियो। तालिममा बाढी तथा डुबानबाट हुने जोखिम व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ। साथै पूर्व सूचनाका विषयमा बाढी तथा डुबानको जोखिममा रहेका माथिल्लो तथा तल्लो तटीय क्षेत्र बीचमा समन्वयात्मक भूमिका बनाउने पूर्व सूचना समितिलाई गतिशीलता प्रदान गर्ने तथा स्वचालित वर्ष मापन केन्द्र स्थापना गरिने लगायतका विषयमा जानकारी गराइएको छ। त्यसै गरी तालिममा कसरी विपदबाट बस्ने र विपद न्यूनीकरण कसरी गर्ने पूर्व सूचना कसरी प्राप्त गर्ने भन्ने विषयमा छलफल गरिएको थियो। तालिमले बाढी क्षेत्रमा हुने विपद जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नमा सहयोग पुग्ने सहभागीहरूले बताएका छन्। तालिममा जिल्ला विकास समिति चितवनका सम्पर्क व्यक्ति बलराम लोइटेल, इन्जिनियर राजेश कोइराला, विभूति पोखरेल, प्राक्टिकल एक्सनका परियोजना अधिकृत बुद्धि कुमार, केर नेपालका फिल्ड संयोजक मायानाथ खिमिरे लगायतले प्रशिक्षण दिनुभएको थियो। आगामी 20-15 गते काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय राष्ट्रपति रनिङ सेल प्रतियोगितामा मध्यमाञ्चल क्षेत्रबाट 67 जना खेलाडीहरू छनौटमा परेका छन्। चितवनको भरतपुरमा आज मध्यमाञ्चल क्षेत्र राष्ट्रपति रनिङ सेलमा एथलेटिक्स, भलिबल, कराते र उसु खेलबाट 67 जना खेलाडी छनौटमा परेका हुन्। खेलमा फेरि पनि अञ्चल क्षेत्र राष्ट्रपति रनिङ सेलको उपाधि भने काठमाडौँले कब्जा गर्न सफल भएको छ। प्रतियोगिताको उपविजेता चितवन हुन सफल भएको छ भने कोटले तेस्रो स्थान हात पारेको हो। यो सँगै काठमाडौँले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख मोहम्मद ज्याउल इस्लामले बताउनुभयो। प्रतियोगितामा प्रथम काठमाडौँ, द्वितीय भएको चितवन र तृतीय भएको नुवाकोटले क्रमशः नगद 20,000, 15,000 र 10,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको विभिन्न खेलहरूबाट काठमाडौँले 176 अङ्कका साथ प्रथम स्थान हासिल गरेको